إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا مولانا محمد عبده ورسوله إن الله تعالى ذكر عن آله وأصحابه وأزواجه وذرياته وسلم تسليما كثيرا كثيرا أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الذاكرين لمن في يوم الذاكرة أعد الله لهم أجرا كبيرا عظيما صدق الله और हमारे सारे हैं मर्दों औरतों का हम एक है। ये मान और हमारे सारे हैं मर्दों औरतों का हम एक है। अलहदा जिक्र करने की हाजत नहीं। एक रवायत में है कि आप सल्लल्लाहु अलैहि वसल्लम माजी में तशरीफ ले गए और मीन पर खड़े होकर फरमाया, अरे लोगो अल्लाह ताला तो सबके बारे में फरमाता है इन मुस्लिम वल मुस्लिमात वल आखिरात पर इख्तिलाफ कर रहे हैं। मालूम हुआ कि आमाल जैसे मर्दों के लिए है वैसे औरतों के लिए। मैं आगे ये कहता हूँ कि जैसे आमाल मर्दों के लिए औरतों के लिए है इसलिए अगर आप ही मर्दों के लिए औरतों के लिए उसमें फर्क नहीं है। जैसे आमाल में फर्क नहीं है अगर भी तो कोई फर्क नहीं है। ये नहीं कि मर्द तो करें तो उनको अगर स्वभाव मिले और न मिले नहीं। इसलिए अल्लाह ताला ने बराबरी दस्तावी है कफी मजदा करा और अंदा लहू मफर हुआ सबके लिए मफर है। इस जना पर अल्लाह तारा ने यहाँ आमान के अंदर दस्तावी और अजर के अंदर भी दस्तावी जाना फरमाया कि यहाँ जिस जगह में जो हमें वो जल यहाँ नहीं है कि मर्दों को जो हिस्सा औरतों का एक हिस्सा है वो वहाँ बराबर है। जिसके अंदर जो बनाया खराश होगा वो भी उसको अल्लाह का अजर बराबर कर पाएगा। बहुत सी उसके बाद अल्लाह ने जान फरमाई अखीर नहीं आया फरमाई बहुत ही आशीर्वाद है। पढ़ लिया वर्षा की अल्लाह कसी वर्षा करा अजरा और फरमाते हैं कि अल्लाह की राह में सदका और खैरात करने वाले मर्द और औरत खुदा की राह में सिर्फ युद्ध सदका देना सिर्फ ईमान की दलील और बुरहान है। जैसा हदीस में आता है अक्सर को बुरहान मुतसर के सारी वो है जो अपने आप को किसी चीज का मारे हाथी नहीं कर सकते। जो चीज खुदा के राह में सिर्फ वृक्ष दी जाए उसको सबका करता है। जो चीज अल्लाह ताला के राह में सिर्फ वृक्ष दी जाए उसको सबका करना वरना वो सबका नहीं। और रोजा रखने वाले मर्द और रोजा रखने वाले औरतें इस आयत के तहत है। रोजा रखने वाले मर्द और रोजा रखने वाली औरतें जिन्होंने अल्लाह की मोहब्बत में अपनी जायज जायज ख्वाहिशों भी छोड़ दिया और हराम अपनी शर्मगाहों में सहा करने वाले मर्द और औरतें शर्मगाह में ख्वाहिश से निज ईमान मंसूरा था उन्होंने इस बात कर पाई और कसरत से अल्लाह से याद रखने वाले मर्द और औरतें जिनके दिल अल्लाह की याद से मुतमिन है किसी सबसे अच्छी से फरमाया बस बाकी अल्लाह करती हूँ बस बाखरा और कसरत से अल्लाह को याद रखने वाले मर्द और औरतें जिनके दिल अल्लाह की याद से मुतमिन है अल्लाह से जिक्र अल्लाह करने से गुरु जो अपने परवरदिगार से राजी हैं अपने परवरदिगार से न मर्द राजी न औरतें राजी उनकी बहुत तारीफ है। खड़े और बैठे और लेटे अल्लाह को याद करते रहते हैं। मामूली बात है यही सब का हासिल यही है कि हमारा दिल दाखिल हो जाए खानकाहों में आने का भी बड़े जितना पढ़ा लिखा रहता है तब इसी लेने के दिल में हमारे अल्लाह की याद कायम हो जाए। लिखा है प्रावधान में कि जिक्र उसका दौरन तब एक चीज हो जाए किसी हाल में कफरत न होने पाए। ये बहुत ही मतलूब शरीर है मतलूब है अल्लाह सब कहते जो अपने परवरदिगार से राजी नहीं खड़े और बैठे लेटे अल्लाह को याद करते रहते हैं जो उनकी मोहब्बत के जरिए है और अल्लाह की मोहब्बत ईमान की साथी जाए। जब मोहब्बत किसी से होती है तो उसका जिक्र भी कसरत से होता है। जब अल्लाह से मोहब्बत होगी तो अल्लाह का जिक्र भी होगा अल्लाह की याद भी होगी। कोई शख्स अपने महबूब को बुरा नहीं करता। जब महबूब हकीकी अल्लाह का कोई इज्जत है उसकी याद भी उसी दर्जे को होनी चाहिए। अल्लाह सबको तो बर्बाद होता है। इसी तरह हमारे बुजुर्गों ने ذکر تلقی جو کیا ہے ذکر لسانی کا بھی اہتمام کیا ہے، ذکر لسانی کا بھی اہتمام کیا ہے، صرف ذکر قلبی ذکر نہیں ہے بالکل کے ساتھ ہے ذکر لسانی کا بھی اہتمام کیا ہے، یہ بالکل باقی نہیں ہے زبان بھی اس کے داخل ہونی چاہیے۔ لکھا ہوا ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم ہمیشہ اللہ کا ذکر کیا کرتے تھے، اب یہ خیال ہوا کہ پہاڑے کے اندر جب جاتے تھے تو کیا اس کو بھی ذکر کرتے تھے، دیوی جی وغیرہ کہا کہ اس کو ذکر نہیں کرتے تھے، لیکن ذکر کل بھی جاری نہ کرنا۔ اب اس کے بعد حدیث میں آتا ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم جب بیت الخلاء سے نکلتے تھے تو غفران کم فرماتے تھے، غفران کا یہ فرماتے تھے، تو ایسے اشار ہوتا ہے کہ کیا گناہ کو کیا ہے، تو آپ ویسے یہ کہتے ہیں چونکہ ذکر دسانی کے اس وقت بھاگ رہے ہیں اس کو انہوں نے سمجھا کہ وہ جو میں ارضی کیا اس طرح بھی غفران کا فرمایا، یہ فرمایا عام علماء نے۔ ہمارے حضرت انور شاہ کشمیری فرماتے ہیں کہ ذکر لسانی کے انقطاع کی وجہ سے غفران کا نہیں فرمایا بلکہ ذکر قلبی کے نہ ہونے سے ایک غفران کا فرمایا، کہ اللہ ذکر لسانی سے بچ رہے ہیں لیکن ذکر قلبی ہمارا کا علاج جو بھی جیسی ہوئے اس کو غفران کا فرمایا۔ صحیح بات کی چار سال سے اردو میں یہ چار وقت چار سمجھ گیا۔ آپ لوگوں نے کہا کہ کیونکہ ذکر لسانی پہاڑے کے اندر نہیں کیا بس اس طرح کو ان کو غفران کا فرمایا، لیکن شاہ کا فرماتے ہیں نہیں، حضور نے اس نے فرمایا ذکر قلبی کے لفظ نہ ہونے سے، کیونکہ ذکر قلبی جاری رہا تو یہ بیٹی کہ ہم ایک پاخا لیں گے اس وجہ سے غفران کا فرمایا۔ اللہ کے بہت زبردست نقطہ ہے جس کو لکھا ہے ٹیکنیکلی ہمارے حضرت نے لکھا ہے۔ بارہ میرے دوستوں ذکر کی بڑی اہمیت ہے، اللہ تعالیٰ ذکر بہت اکثر اس بنا ہمارے بشائے ذکر کی ترغیب بھی کرتے ہیں، تصویر بھی فرماتے ہیں، نہ ہونے پر اس پر تبدیل بھی فرماتے ہیں بلکہ توفیق بھی فرماتے ہیں۔ ذکر اللہ کا ذکر، اللہ کے ذکر سے بڑھ کے کوئی چیز نہیں، ذکر کی مثال ایسی ہے جیسے پانی اگر کر لیجیے مچھلی کوئی بے قرار ذکر ہونے پر بے قراری ہو جائے گی۔ اسی بار حضرت کا گوئی نے فرمایا کہ ذکر کرتے رہو، ہاں چلتے پھرتے دوڑتے ہی جو ذکر کرتے رہو، ہر گھنٹے اطمینان سے ذکر کرتے رہو، اطمینان کے انتظار میں رہتا ہے، ہر گھنٹے اطمینان کے انتظار میں رہ رہا ہوں۔ ذکر بڑا محبوب ہے، جس طرح بیٹھ کے ذکر ذکر ہے، چلتے پھرتے بھی ذکر ذکر ہے، ہر انسان کی اپنے ذکر کو نہ چھوڑو۔ اگر اس میں انسان نے اپنا وظیفہ ادا کیا تو اس کو اللہ تعالیٰ جہاں تک نہیں بھیجے گا، جب اس میں انسان نے ذکر کا وظیفہ کیا تو جب اس کو اللہ تعالیٰ جہاں تک نہیں بھیجے گا تو دوسرے آدھا محل لا نہیں ہو سکتے، اس زبان کی برکت سے سارے آدھا کو اللہ جہاں تک نہیں بھیجے گا۔ اللہ تعالیٰ یہ بات وہی خبر ہے، یہ کیا کیا حضرت نے ہمارے بابو باڑی نبی سے اور چار ہفتہ ایک کام میں تمہارے کسی بدام کو ایسے کرے گا فرق ہوتا ہے، چار ہفتہ ایک کام۔ حالانکہ اگر وہی جانتے کہ ہمارے حضرت بہت کو جان کر پاتے ہیں، ذکر بہت ہی کشش والی ہے، اللہ کی رفیع سے والا ہے، لا الہ الا اللہ یہ رفیع افضل ذکر ہے، اس میں نفی اور اس بات ہے، اور اس کے بعد جب بندہ اتنا نہ کرتا ہے تو جب ہوتا ہے اس کے بعد نفی اس بات جب مکمل ہوتا ہے تو اللہ کے دل سے اللہ کی طرف زیادہ نقیبت کی بزرگ فرماتے ہیں خارے محمود جی کہ جب بدل بھی رہتا ہے اللہ کے مثال کیا ہے، اللہ کا جب ہے وہ بغیر جلد کے شروع سے اب تک نہیں پہنچتا، جلد چاہے پہلے ہو جائے بعض بزرگوں کا جب پہلے پہلے اللہ کی دیتا ہے وہ مصطفیٰ بنا لیتا ہے، अब बाल उपुर रगड़ते हैं, डरो कोई मुसीबत को मुजाहरा करो, रियाजत करो, अल्लाह ठीक करेगा, अल्लाह ताला हम सब लोगों को क्या पहले ये बात अब तक जब नहीं हुआ अब बिगड़े अल्लाह अपने जब सवाल नहीं शुरू की जरूरत है। अल्लाह ताला हम सब लोगों को अल्लाह के राह में इस मेहनत को रियाजत करने की तोहफी बढ़ा हुआ है। वैसा कोई कारोबार बेगैर मेहनत आगे बढ़ता नहीं, अल्लाह के ताल्लुक बच्चा मुफ्त सुन से जाए इस अपने बर्बाद है। जिक्र बहुत बड़ी नेमत है, अल्लाह ताला जिक्र के वजह से अब बस उन्होंने अद्भुत को अल्लाह ताला खुद इशार फरमाते हैं, बस उन्होंने अद्भुत मुझको याद करो मैं खुद याद करता। अल्लाह ने कहीं में भी फरमाया कि इससे बढ़कर के जिक्र के फजीलत में कोई चीज नहीं हो सकती, और यही बात आप कबूल कर पाए दोनों मोहम्मद है अल्लाह इल्म और जिक्र दोनों में मोहम्मद अल्लाह के कई भी हैं और बाहर कबूल के दोनों की बात एक है। वो फरमाते हैं कि जिस तरीके से जिक्र पर शुरू भी है शुरू से बढ़ करके जिक्र की फजीलत में कोई चीज नहीं हो सकती। अल्लाह ताला का जिक्र करने वाला अल्लाह का मशहूर जाता है, कहीं बंदा जिक्र करता है कहीं अल्लाह जिक्र करता है, कहीं बंदा दाखिल है कहीं अल्लाह ताला खुद दाखिल बन जाता है। हमारे बुजुर्गों ने फरमाया है कि हमारा जिक्र अल्लाह के दो जिक्रों के दरमियान में है, हमारा जिक्र अल्लाह के दो जिक्रों के दरमियान में है। जब उन्होंने याद किया तो हमको जिक्र की तौफीक दिया, उन्होंने याद किया चुना हमको अपने जिक्र के लिए, जब उन्होंने हमको याद किया तो जिक्र की तौफीक दिया, और जिक्र की तौफीक दिया तो आज सवाल का फूले दिया हम तुमको खुद अपना बना देते हैं। तो हमारा जिक्र भी अल्लाह के जिक्र ही का कपड़ा है। इस जगह पर अल्लाह के जिक्र की बड़ी अहमियत है। बस मुझको याद करो नेमत में मैं तुमको याद करूंगा, मुसीबत में मुझको याद करो मैं काम नहीं कर रहा, मुझको याद करो दुनिया में जब मैं तुमको याद करूँ आखिरत में बहुत ही बर्बाद बहुत ही अफवाह है। ज्यादा मेरे नदीन को अजौकी बात है कि तुम याद करो मुझको दुनिया में हजार परेशानियां हैं हजार उलझने हैं उसमें जब मुझको याद करोगे तो वहां कुछ लोग नहीं मैं तुमको याद करूँ सबसे अंदर बस पूरे मुझको याद करो दुनिया में चाहे मुसीबत है चाहे दीवाड़ी में कुछ भी हो दुनिया में याद करो मुझको तो मैं याद करूं तुमको आखिर वहां जरा एहसान एहसान क्या राय के तलाक के बदला राय के इनाय करा और भी तुम्हें लगता है राय के तलाक के दुनिया में क्या करोगे तो मुझको मैं तुमको राय के इनायत से नवाज होगा कि अपना जन्मा है खाली है क्या राय के तलाक के बदला राय के इनायत करा और भी तुम्हें लगता है अल्लाह ताला से देने की जिंदगी आए बारह अल्लाह का जिक्र बहुत बड़ी नेमत बहुत है। इससे बाकी दुनिया में कोई नेमत नहीं। अल्लामा नवी ने लिखा है बहुत सुंदर किताबी बदकार में है या अब बहुत जो बात याद आया है पचासों साल बाद ये बदल गया था जारी अदर से हमारे को मत से इस बात से अदर से मजबूत हुए मत। अल्लामा नवी ने लिखा है कि इंसान का अफसर हाल ये है जो अल्लाह के जिक्र में रहे तो उलमा कैसे रहते हैं और फरमाते थे अच्छा बदलाव हम आते दूसरे दूसरे बदला ना हो गए ये बहुत चाहे आप हो चाहे कोई भी हो पूछते रहते क्या हो जो बच्चे आगे हो चाहे सुने गए अच्छा हम बदलाव पूछे आपसे कि इंसान का आपसे हर क्या बदला पाइएगा मैं बताता देखिए अल्लाह नबी फरमाते हैं कि आदमी का अपने हाथ एक अल्लाह के किसी भी रहे इससे बच्चे कोई हाथ नहीं अल्लाह की याद दे रहा अफसर हाथ छोटी सी बात है लेकिन उसको अहमियत देने के लिए इस अच्छा से जो अल्लाह मुखातिब का तुमने सत्ता दे तो चाहिए इनको जिक्र की दर्द देता है तो समझते थे गोली और जिक्र ज्यादा नहीं करते तो ले आते थे इल्म के छोटी से जिक्र के आने छोटी में ले जाना चाहते थे। दोस्तों अल्लाह ताला ने अपना जिक्र ला दिया बहुत बड़ी बात है। तो अब से अल्लाह वाले किताब अच्छा मैदान पर है बात है कि इंसान का अफजल हाल ये है जो अल्लाह के जिक्र में रहे जो है इस जगह पर ये तस्वुर हो कि जब हम अल्लाह को याद कर रहे हैं तो दुनिया में इससे पहले किसी कोई आदमी दिखाते नहीं, हम सिर्फ अल्लाह को याद कर रहे हैं या जो लोग इसमें शरीक हैं, इतना पर अल्लाह को याद करना अब जरूर अल्लाह सबसे बड़ी चीज है। जितनी वैसे अपनी सलाह जिंदगी नमाज को काफिर मेरी याद या अल्लाह की याद इस दुनिया में रहते हुए बाल बच्चों के साथ हजार खर्चा था परेशानियों में उजड़ों में अल्लाह को याद करना ये बहुत बड़ी नेमत है। हमारे हजरत पाक अब रहा तशीफ नहीं जाते थे बराबर फरमाए देखो जब कोई मुसीबत आ गई तो फौरन गरीब ना के तौर पर नहीं होनी चाहिए वैसे अल्लाह की तरफ तवज्जो फिर गरीब ना की तरफ अगर कोई बीमारी हुआ तो फौरन तवज्जो डॉक्टर की तरफ ना हो बल्कि पढ़ने तवज्जो अल्लाह की तरफ करो उससे बचा के तरफ तवज्जो ये तब्दील फरमाते रहते थे क्योंकि बराबर फायदा में जाते थे मामला बढ़ता इसी तालीम और तरबियत हम उनको फरमा दे रहे थे अल्लाह उनको भी देता है हर दे अल्लाह तला हर किसी आप बहरा फरमाते हैं हरा कहते हैं और कसरत से अल्लाह को याद रखने वाला मर्द और औरतें जिनके अल्लाह के दिल अल्लाह की याद से मुतमिन है अल्लाह जी की लाए तस्वीर खुलू जो अपने परवरदिगार से राबे नहीं खड़े बैठे लेके अल्लाह को याद कर रहे हैं जो उनकी मोहब्बत की दलील है और अल्लाह की मोहब्बत ईमान इस्लाम की जड़ है। जरूर अल्लाह बयानों वकूलों वाला जरूर भी पूरे जरूर फिर करके तमाम अफराज इन मुस्लिम और मुसलमान से देकर वल्लाह कसीरों व जाखरा कर दस हसरतों को बयान है उसने जाकिर निंदा और जाखरा अपनी मैदान में जान फरमाया है। ऐसे ही मर्दों और औरतों के लिए अल्लाह ने माफरत ऐसे ही मर्दों और औरतों के लिए अल्लाह ताला ने माफरत और अजर अजीब तैयार कर रखा है जो उनकी दाद से कहीं ज्यादा है। तुम्हारा जिक्र की दर्द जगह है अल्लाह ताला की जगह और इनायत उसे कहीं पर रखते हैं। तुमने सिर्फ एक मतलब अल्लाह कहा बड़ा कर वही फरमाते हैं कि एक मतलब अल्लाह कहने को दुनिया माफिया से बेहतर है। एक मतलब अल्लाह कहने को दुनिया माफिया से वहां उसकी कदर होगी वहां उसकी कीमत होगी। अल्लाह सबको चौकी से हमारे यहां अभी बात जिक्र का मामूल है अल्लाह पहले एक शराबी था हम लोग करते थे भाई साहब सब लोग करते थे हर देख बहुत खुश होते थे कभी आते जाते लोग कहते देखो जो जिक्र कर रहे हैं बहुत खुश होते थे जिक्र से और मगरी बात कोई नहीं था जो जिक्र न करे और अब भी अलहमदिल्ला वो मत कहता है कि न भी कहे तभी तो बच आई जाती है मगरी बात बड़े जिक्र मुझे भी जारी रहेंगे इतना कभी उसे नाना खाना गवारा नहीं करते थे कि मगरी बात अल्लाह ताला उसी से को जारी रखे इन खराबी जिक्र घर में हो जाता है। www.atleague.com The Revival of Iman जिक्र हुआ जो हुआ अब उसका क्या जिक्र है अब उसका क्या जिक्र है लेकिन खाने काम में जिक्र काम में इंतजाम किया अभी बहुत थोड़ा हजरत मौलाना अहमदी शाह लाहौरी जब हजरत बाला आलिम याकिर शेख के साथ थे उन्होंने फरमाया कि तीन चीजें कर लो कामयाबी आओगे नमाजें पढ़नेगाना की पाबंदी ये सबके लिए है नमाज पढ़नेगाने की पाबंदी जमात से पढ़ो एक चीज दूसरी चीज ये एक हजार मतलब अल्लाह न कर दिया करो एक हजार बस और तीसरी चीज ये है अपने जबान और हाथ से किसी को तकलीफ न पहुंचाओ अगर ये तीन जाए तुम्हारा शुरू कमा हो जाए यही मेरी बात तो बड़ी बात मुझे आता है कि कौन सा जिक्र लोग इतने कठी जिक्र के आदि नहीं इतने दबारा करेंगे मजबूरियत है तो मैंने इसी को बड़ी बात रखा है इस दवाई जिक्र में एक हजार पंद्रह मिनट होता है तो वो बराबर अशुदारी है और मैं अपने लोग चाहता हूँ कि तभी जिक्र ना हो सके तो कम इतने ही कर दिया करो اللہ کا ذکر ایک مرتبہ اٹھانا بہت ایک دو مرتبہ اٹھا دیا دو سب اللہ جس کو اللہ جس رضا ایک اللہ ہے تمہاری زبان پر اللہ کا نام آ ہی گیا کتنی بڑی نعمت ہے کتنی بڑی دولت ہے اس طرح پر ذکر اللہ کا اہتمام ہونا چاہیے چاہے قریب ہو ان کو کثیر ہے بس وہ اللہ کثیر اللہ کا تم نے ہو اب کثیر کی تعداد میں بھی مختلف اخبار ہیں باہر جتنا بھی ہو سکے کرنا چاہیے کرتے ہیں ایسے ہی مردوں اور عورتوں کے لیے اللہ نے مغفرت اور اجر عظیم تیار کر رکھا ہے مغفرت کی کچھ اہمیت ہے تو اجر عظیم کو مغفرت کا اشیاء ادا کیا اس کو ملنا دریا والا بھی گزر گیا اب اس کو ملا مطلب مغفرت کے بعد اللہ کے عظیم چیز ہے عذاب کی چیز اس سے نجات مل جائے پر ایسے ہی مردوں اور عورتوں کے لیے اللہ تعالیٰ نے مغفرت اور اجر عظیم تیار کر رکھا ہے کیونکہ اطاعت سے کہیں جاتا ہے مغفرت ہوگی اب اجر عظیم کیا ہے اس کے جہنم سے نجات جو اطاعت سے کہیں جاتا ہے ان آیات کو لازم کر کے اللہ تعالیٰ نے ان عورتوں کے رنج کو دور کر دیا جس کو یہ افسوس تھا کہ اللہ نے ہماری بابت قرآن مجید نے سراہ کر کے دعوی نہیں کیا اللہ تعالیٰ نے عورتوں کو بھی مجھے عورتیں بھی اللہ کے مخلوق ہیں ان کو بھی مطمئن فرما دیا کہ تمہارا بھی ذکر ہے اور یوں تو تم کو اجر و ثواب ہونے کا انتظار ہی دینے کی ضرورت ہے اللہ تعالیٰ ہم سب لوگوں کو ذکر کی توفیق پر بننا ہے بس اللہ شکیر اللہ کا ذکر کرو اللہ تعالیٰ تم کو اجر سے رحمت سے آپ بھی اچھے نوازے گا بڑا سوچتا ہے ان آیات میں اللہ تعالیٰ نے مردوں اور جو دونوں کو سراہ کر خطاب فرمایا باقی اکثر آیات میں صرف مرد کو ہی تو خطاب کیا گیا ہے کیونکہ مرد حاکم ہیں اور اصل ہیں اور جو ان کے تابع ہیں اس لیے عورتوں کو جداگانہ خطاب نہیں کیا گیا حاکم کو خطاب کافی ہے محبوب اور تابع کو اعلانہ خطاب بھی ضروری جو لوگ مرد اور عورت کی مساوات کے قائل ہیں وہ قرآن و حدیث سے بے خبر ہیں نیشان عالم اس بات کو متفق ہے کہ عورتیں جسمانی قوت میں اور عقل و فہم فراست میں آدائے جانے کی ساتھ میں مردوں سے کم ہیں حتیٰ کہ آواز میں بھی مردوں سے کم ہیں اللہ تعالیٰ نے قرآن میں عورتوں کو جو یہ فرمایا بہت بہت کو جان فرمایا ہے اللہ مجھے مخصوص ذکر کو بیان کرنا تھا ہم کو بھی ذکر کرنے کی ضرورت ہے عورتوں کو بھی جہاں تک ہو سکے اللہ تعالیٰ کی یاد سے راضی نہ کرنے لگنا چاہیے اللہ تعالیٰ جو ہمارے خالق ہیں اے کس قبر نے اس طرح فردر سے سر معلوم فرماتے ہیں اے کس قبر نے فردر سر سب رسو دینا سب رسو داری سے رکھنے سے بنا اے وہ لوگ جو اپنے بیوی بچوں سے غافل ہونے چاہتے ہیں اللہ جو خالق السماوات تمہارا یہ خالق سے تو کیسے غافل ہو جائے اے کس قبر نے فردر سر سب رسو داری سے رکھنے سے بنا اے کہ سب نے نیز اس دنیا کو معلوم جتنا سبزت مرمون ہے اے کہ سب رب نے اس دنیا کو سب رسو داری دینے پر باہر ہوں جب ان کے زمین دنیا سے سب رہی ہے تو زمین پر ہاتھ کو پیدا کرنے والے اس سے بھی کوئی کہیں سب ہیں یہ معلوم دھا دیتے ہیں ایسا اللہ تعالیٰ نے خاص بلکہ کو دیا ہے اللہ تعالیٰ ہم سب لوگوں کو ذکر کی قدروں کی بات فرمائے ذکر سے جس پر مالدار کا خاصہ ہے وہاں حضرت شاپرا جی صاحب نے فرمایا ہے یہ ہر چیز کا خاصہ ہے اور ذکر کا خاصہ جس پر مالدار ہے تب سے جلدی نہیں لکھا ہے کہتے ہیں ہر دوا کی ایک خاصیت تو ذکر کی خاصیت ہے جو ذکر کرو گے تو اللہ کے جس پر تاکہ میں اضافہ ہوگا اس طرح پر تمام مشائے اور پائے ہر سلسلے میں اس چیز کا رواج تھا اور دستور تھا وظیفے سے اللہ ہم سب لوگوں کو اس سے توفیق دے اس رمضان میں اگر مشق کریں گے ان شاء اللہ سارا ساتھ ٹھیک رہے گا اس میں آپ اسی وقت سے ہم کو چاہیے کہ وہ وظائف جو کرتے ہیں حد سے زیادہ نہیں اوسر کر دیتے اس کو سال بھر باقی رکھنے کی کوشش کریں اللہ تعالیٰ بھی توفیق دے آپ حضرات کو بھی آپ رضا والا الحمد للہ اللہ اللہ اللہ انی اسألک التوفیق المحافظ للعوائل مسجد کا تبدل علیہ وحسن ارسان اللہ تعالیٰ اللہم افتح اقوال قلوبنا بالذکر اللہم افتح اقوال قلوبنا بالذکر واتمم علینا نعمتک واسبغ علینا من فضلک واجعلنا من عبادك الصالحین اللہ تعالیٰ ہمارے قلب کے جو دانے پڑے ہوئے ہیں ذکر سے کھول دیجیے اپنی نعمتوں کو عام عطا فرمائیے اپنی رضا حضوری سے ہم سب لوگوں کو سر فرمائیے یا اللہ رمضان کا مبارک مہینہ ہے یہ تیسرا عشرا ہے اس کے پوری تو برکات سے محروم نہ فرمائیے اللہ تعالیٰ ہم سب لوگوں کو اپنی محبت سے اپنی نسبت سے سر فراز فرمائیے اللہ تعالیٰ جو پریشانیاں ہیں الجھنے ہیں مسلمانوں پر خاص طور سے اللہ تعالیٰ اس مہامارا رمضان کی برکت سے اس کے تمام جو فضول برکات حاصل رہنے کی برکت سے آئندہ بھی ہم تمام شروع اطمینان سے حفاظت فرمائیے اللہ تعالیٰ ہر کسی کی خیر و بھلائی فرمائیے ہمارے